मन पर्यो त्यो होला भनेर जाऊ अहिले मार दिन्छु अनि कृष्णा म्युजिक प्राली प्रस्तुत गर्दछ हेमन्त आले र अमृता लुङ्गेलीको संयुक्त प्रस्तुति लोक सांगीतिक कोसेली के होला सुगना सीआरबीटी 013-0045-335 र पीआरबीटी 60-45-1556 मधुर गिरीको उत्कृष्ट लय सृजना अनि शिव हमालको शब्द सृजनाभित्र हेमन्त आले र अमृता लुङ्गेलीको सुमधुर आवाज लोक सांगीतिक कोसेली के होला सुगना अब बजारमा